इसके बाद बड़ी खूबसूरत आयत है, और सूरह हूद की खूबसूरत आयत में से एक आयत, क्या अफ़मन कान अला बय्यिनतिम मिर रब्बिही, क्या वो शख्स जो अपने रब के पास की दलील पर हो, वयतलूहु शाहिदुम मिन्हु, और इसके साथ अल्लाह की तरफ का गवाह भी हो, व मिन कबली ही किताबु मूसा इमाम व रहमा, और इससे पहले मूसा की किताब गवाह हो जो पेशवा और रहमत है, उलाई कयू मिनू नबी ही, यही लोग हैं जो इस पर ईमान लाते हैं, और इसके बरक्स व मई यकफुर बिही मिनल अहजाब, और जो तमाम फ़िरकों में से जो भी इसका मुनकर हो, फन नारु मौइदुहु, बस आग उनके वादे की जगह है, फला तकुफी मिर्यतिम, बस आप शक में ना आइए मिन हु इसकी तरफ से, इन्नहुल हक्कु मिर रब्बिक, यह आपके रब की तरफ से हक है, वलाकिन अक्सरन्नासि ला युमिनून, लेकिन इनमें से अक्सर लोग ईमान नहीं लाते। इस आयत की तफसीर में मुख्तलिफ रिवायतें और मुख्तलिफ चीज़ें हमें मिलती हैं। आयत का आगाज़ है सवाल से, अफ़मन, क्या पस, मन मैंने कौन, मन नबी सल्लल्लाहु अलैहि वसल्लम, काना है बिबई जीनतिन दलील पर, मुराद दीन हक पर, यानी तो क्या इसका हाल पिछली आयत में बयान करदा रियाकार की तरह हो सकता है। एक बात इसको यहाँ से समझें, यानी नबी का हाल क्या रियाकार वाला हाल हो सकता है, जिसको अल्लाह ने नबुवत दे दी वो क्या करेगा किसी और चीज़ों को लेके। वह यतलूहु शाहिदुम मिन्हु, और उसके साथ गवाह भी हैं। इस तफसीर की रोशनी में शाहिद से मुराद गवाह यानी जिब्राइल है, और मिन्हु हु की ज़मीर अल्लाह ताला की तरफ है, यानी अल्लाह के नबी को रियाकारी की क्या ज़रूरत, उनके साथ तो जिब्राइल गवाही देते रहते हैं और अल्लाह ताला की तरफ से वो गवाह मुकर्रर हैं। ठीक है, इतनी बात तो हो गई ना। मिन कबल ही किताबु मूसा व इमाम व रहमा, इससे पहले मूसा की किताब थी जो इमाम भी थी और रहमत भी थी, इशारा है तौरात की तरफ, यानी ये कुरान जो जिब्राइल के ज़रिए से मिला, इससे पहले दौर में तौरात जो थी वो लोगों के लिए हिदायत और रहमत का सबब थी। जो लोग मान गए, उलाई कयू मिनून बिही, वो लोग इस पर ईमान ले आए, व मई यकफुर बिही मिनल अहज़ाब, और गिरोहों में से जो इस पर ईमान लाए यानी यहूद, फन्नारु मौइदुहु, तो उनका ठिकाना आग है। यहाँ तक जो आयत है इसका एक हिस्सा तो आपको मैंने ये बता दिया कि इससे मुराद अल्लाह के नबी हैं, पिछले मुनकरे कुरान की तरह उससे तकाबुल किया गया कि ये तो इस कुरान पे कायम है, ये कैसे हो सकते हैं उस शख्स की तरह जो दुनियादार है, आपके पास दलीलें रोशन है, आप शिर्क क्या करेंगे, आपको दुनिया की फ़ानी चीज़ों को पाके क्या करना है, जबकि आपके पास आखरत है जो हमेशा रहेगी बाकी रहेगी। और ये जो लफ्ज़ है ना आफा मन काना, तो फमन में फा ताकीब के लिए यानी पीछे आने के लिए अकब से, और इस्तेफहाम बराए इनकार है, यानी ऐसा नहीं हो सकता। सही इल्म के बाद कि जो लोग काफरों और फाजिरों की तरह रियाकारी का तरीका इख्तियार करते हैं उनकी सज़ा दोजख है, और इसी तरह मन काना से मुराद फिर मुखलिस मोमिन भी हो सकते हैं। इसी तरह एक और तरीके से इस आयत की दलील की गई, बड़ी मुश्किल आयतों में से आयत है ये, इसलिए अगर आप इस पे पूरा फोकस रखेंगे तो समझेंगे। मैं दोबारा दोहराती हूँ कि अभी तक जो बात की, अफ़ा मन काना अला बय्यिनतिन मिन रब्बिही वयतलूहु शाहिदुम मिन्हु व मिन क़ब्लिही किताबु मूसा इमाम व रहमा, अभी तक हमने इसकी एक तफसीर क्या की कि अल्लाह के नबी मुराद हैं जिनके पास जिब्राइल आते थे اللہ تعالیٰ کی طرف سے آتے تھے، قرآن پاک نازل ہوتا تھا جو لوگوں کے لیے آج کے دور میں ہدایت و رہنمائی ہے. اس سے پہلے یہ منصب تورات کے پاس تھا، اس کو ہدایت اور امام بنایا گیا. یہ تو ایک مطلب ہوا. اسی طرح دوسرا اس کا مطلب کیا کیا جاتا ہے کہ انسان دنیا میں آتا ہے تو بینہ پہ ہوتا ہے. یہ بینہ کون سی ہے؟ فطرت. الستُ بربکم. جو شخص دنیا میں آیا ساتھ ہی ساتھ فطرت آئی. کیا فطرت آئی؟ کہ لا الہ الا اللہ. اب یہ فطرت میں ڈال دیا، اللہ نے گوند دی یہ بات، ہماری مٹی میں یہ بات گوند گئی کہ اللہ کے سوا اور کوئی نہیں. پھر کیا ہوا؟ وَيَتْلُوهُ شَاهِدٌ مِّنْهُ. پھر اس کے ساتھ گواہی دینے والا آتا ہے اس کی طرف. یہ مراد ہے نبی اور کتابیں، یعنی انسان کی فطرت کی حفاظت کے لیے اللہ نے مختلف ادوار میں انبیاء کرام کو بھیجا اور ان پر مختلف کتابیں اتری، اور وہ پیغام جو انسان کی فطرت میں گندا ہوا تھا اسی کی مزید تاکید اور اس کی کوشش اللہ کے نبیوں نے کتابوں کے ذریعے کی. کسی تفسیر میں کوئی شک نہیں ہے. یہ سب بالکل ویسے ہی ہیں کہ جیسے مراد سب کا یہی ہے کہ جس کو اللہ نے نیک فطرت بھی پیدا کیا، پھر نبیوں کو بھی اس کی طرف بھیجا، پھر وہ اس پہ ایمان پہ آ گئے. ہوا کیا تھا کہ نبی صلی اللہ علیہ وسلم نے جب توحید کی دعوت پیش کی تو کچھ لوگوں نے مانا اور زیادہ نے نہیں مانا، اور ہر دور میں حق کے ساتھ ایسا ہی ہوتا ہے. تو اللہ تعالیٰ اسی کی بات کر رہے ہیں کہ ہر بندے کو فطرت پہ رکھا تھا، پھر دنیا میں اس کے لیے نشانیاں بھی پھیلا دی، ہر چیز اپنے خالق کے ہونے کا ثبوت دیتی ہے. اشارہ کر رہی ہے کہ انسان دنیا میں ایسے ہی نہیں آیا، کوئی مقصد ہوگا. ایک پیغمبر آ گیا، ساتھ کتاب آ گئی، فرشتے کے ذریعے سے یہ پیغام اترا. مان لینا چاہیے. جو لوگ نہیں مانتے پھر ان کا حال کیا ہے؟ کہ فنار موعدہ، آگ ان کا ٹھکانہ ہے. نہ مانو تو نہ مانو، اور جو مان لے گا اس کو اپنے لیے خیر مل جائے گی. کا فلا تک فی مریت منہ. آپ اس کے بارے میں کسی شک میں نہ جائیے گا، شک نہ کریں اس دین پر، اس کتاب پر، اس پیغام پر، کیونکہ انہو الحق من ربک، یہ آپ کے رب کی طرف سے حق ہے. ولیکن اکثر الناس لا یؤمنون. لیکن اکثر لوگ ایمان نہیں لاتے. ایک روایت آتی ہے اس آیت کے ساتھ، اللہ کے نبی نے فرمایا، قسم ہے اس ذات کی جس کے ہاتھ میں میری جان ہے، اس امت کے جس یہودی یا عیسائی نے میری نبوت کے بارے میں سنا اور مجھ پر ایمان نہ لایا وہ جہنم میں جائے گا. یہ صحیح مسلم کی روایت ہے، کتاب الایمان باب وجوب الایمان میں. اسی طرح سورہ بقرہ کی آیت 62 اور سورت نساء کی آیت 150 اور 152 میں بھی یہی پیغام ہے. اکثر نہیں مانتے. ولیکن اکثر الناس لا یؤمنون. سورہ یوسف آیت 103 میں آتا ہے، وما اکثر الناس ولو حرست بمؤمنین. آپ جتنا مرضی چاہیں آپ کی خواہش کے باوجود اکثر لوگ ایمان نہیں لائیں گے. اسی طرح سورہ سبا کی آیت 20 میں آتا ہے، ولقد صدق علیہم ابلیس ظنہ فاتبعوہ الا فریقا من المؤمنین. ابلیس نے اپنا گمان سچ کر دکھایا، مومنوں کے گروہ کے علاوہ سب اس کے پیروکار بن گئے. یعنی یہ دعوے جو تھے ان دعووں میں پورے نہیں اترے، اور شیطان نے جو خواہش کی تھی کہ میں ان کو بہکاؤں گا بہک گئے. تو آیت کا خلاصہ کیا ہے؟ کہ اللہ تعالیٰ نے انسان کی فطرت میں توحید رکھی، اس توحید کی گواہی کتابوں اور رسولوں اور جبرائیل کے ذریعے سے دی گئی. جو مان جائے گا اس کی آخرت اچھی ہو جائے گی، اور جو نہیں مانے گا اس کی آخرت خراب ہو جائے گی. ساری تفسیروں کا یہی خلاصہ ہے. بعض کہتے ہیں اللہ کے نبی شاہد ہیں، بعض کہتے ہیں جبرائیل ہیں، بعض کہتے ہیں کتاب ہے، کسی بھی چیز میں کوئی شک نہیں. یہ سب کچھ انسان کی فطرت کی حفاظت کے لیے آئے. بعض لوگوں نے اس سے مراد حضرت علی کو بھی کی ہے. کہ اللہ کے نبی کے بعد یہی ایمان لائے تھے ابتدائی دور میں. اس کے باوجود لوگ کیوں نہیں مانتے؟ دیکھیے کہ فطرت میں اللہ نے چیزیں ڈال دی ہیں نا، پھر بھی لوگ نہ مانیں تو کیا ہوگا؟ اپنی فطرت کو مسخ کرتے ہیں نا. ہر انسان کو اللہ تعالیٰ نے ایک مزاج دیا ہوتا ہے، جو اس مزاج کے مطابق عمل کرے گا وہ خوش رہے گا، اور جو اس کے خلاف کام کرے گا وہ پھر ناخوش ہوگا. پھر آگے فرمایا، وَمَنْ أَسْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا، اس سے بڑھ کر ظالم کون ہو سکتا ہے جو اللہ پر جھوٹ بولے؟ اُولَئِكَ يُعْرَضُونَ عَلَى رَبِّهِمْ، یہ لوگ اپنے پروردگار کے سامنے پیش کیے جائیں گے. وَيَقُولُ الْأَشْهَادُ، اور گواہ کہیں گے، هَؤُلَاءِ الَّذِينَ كَذَبُوا عَلَى رَبِّهِمْ، یہ ہیں وہ لوگ جنہوں نے اپنے پروردگار پر جھوٹ باندھا. عَلَى لَعْنَةُ اللَّهِ عَلَى الظَّالِمِينَ، خبردار ہو جاؤ، ظالموں پر اللہ کی لعنت ہے. کون ہوتے ہیں یہ ظالم؟ الَّذِينَ يَصُدُّونَ عَن سَبِيلِ اللَّهِ، جو اللہ کے راستے سے روکتے ہیں. کیسے؟ وَيَبْغُونَهَا عِوَجًا، اس کے اندر عوج ڈھونڈتے ہیں، ٹیڑھ پن ڈھونڈتے ہیں. وَهُمْ بِالْآخِرَةِ هُمْ كَافِرُونَ، اور وہ آخرت کے ساتھ انکار کرتے ہیں. کیا انجام ایسے لوگوں کا؟ اولئک لم یکونوا معجزین فی الارض وما کان لہم من دون اللہ من اولیاء، نہ یہ لوگ دنیا میں اللہ کو ہرا سکے اور نہ کوئی ان کا حمایتی اللہ کے سوا ہوا. یضاعف لہم العذاب، ان کے لیے عذاب دگنا کیا جائے گا. ما کانوا یستطیعون السمع وما کانوا یبصرون، نہ یہ سننے کی طاقت رکھتے تھے اور نہ ہی یہ دیکھتے تھے. اللہ اکبر. اولئک الذین خسروا انفسہم، یہ وہ لوگ ہیں جنہوں نے اپنا ہی نقصان کر لیا. ودل عنہم ما کانوا یفترون، اور کھو گیا ان سے جو کچھ انہوں نے گھڑا تھا. لا جرم انہم فی الآخرت ہم الاخسرون، بے شک یہی لوگ آخرت میں زیاں کار ہوں گے، نقصان اٹھانے والے ہوں گے. یہاں پہ وہ بات جا کے ختم ہوئی جو شروع ہوئی تھی، وہ من ازلم سے. اس آیت میں اللہ تعالیٰ نے حق کو نہ پہچاننے والوں کو ظالم کہا. پیچھے بینہ کی بات تھی نا، اب مشرک کی بات ہے کہ بینہ کا انکار کرنے والا، حق کا انکار کرنے والا پھر ظالم ہے. کوئی اللہ کی اولاد قرار دے دیتا ہے، کوئی احکامات اپنی مرضی سے بنا لیتا ہے، کوئی اللہ کو مانتا ہے لیکن اس کی بات کو نہیں مانتا. ایسے لوگ جو ہیں کل قیامت کے دن آگ پہ پیش کیے جائیں گے. یورد، یورد عین را دعات سے عرض، اسی سے لفظ عرضی ہے، اپلیکیشن. وَيَقُولُ الْأَشْهَادُ، اب سوال پیدا ہوتا ہے کہ اشہاد کون ہے، گواہ کون ہے؟ تو پہلی بات تو یہ کہ اعمال لکھنے والے فرشتے، یعنی کرامن کاتبین، کیونکہ وہ انسان کے ہر عمل کے گواہ ہوتے ہیں، کسی حال میں انسان کو نہیں چھوڑتے الا یہ کہ انسان کچھ پرسنل میٹرز میں مبتلا ہو. اسی طرح شہادت سے مراد انبیاء کرام اور پیغمبر بھی لیے گئے. دلیل، فَكَيْفَ اِذَا جِئْنَا مِن كُلِّ أُمَّتٍ بِشَهِيدٍ وَجِئْنَا بِكَ عَلَى هَؤُلَاءِ شَهِيدًا، تو یہاں شہید سے مراد پیغمبر ہے. ابن مبارک سید بن مسیب کا قول نقل کرتے ہیں، کوئی دن ایسا نہیں جاتا کہ ہر پیغمبر کی امت صبح اور شام پیغمبر کے سامنے نہ لائی جاتی ہو، بس ان کی خصوصی علامات اور اعمال کو دیکھ کر پیغمبر ان کو پہچان لیں گے اور قیامت کے دن شہادت دیں گے، گواہیاں ہوں گی اس دن. اسی طرح امام قتادہ کہتے ہیں کہ اشہاد سے مراد ساری مخلوق ہے، یہ تیسری تفسیر ہے، کہ جہاں بھی ہم گناہ کرتے ہیں نا یا غلط کام کرتے ہیں تو ہمارے ارد گرد کے جو لوگ ہوتے ہیں نا وہ ہمارے خلاف گواہی دیتے ہیں. اور اس بات کو بیان کرتے وقت دل ڈر جاتا ہے کہ جب ہم غلط کام کرتے ہیں तो जमीन के टुकड़े भी हमारी गवाहियां ले लेते हैं, इंसानों की बात तो दूर की बात है। इसी तरह एक और बात है, उसका जिक्र हदीस में होगा, आप सुनेंगे। सही बुखारी और मुस्लिम की रिवायत है, इब्ने उमर रिवायत करते हैं, अल्लाह के नबी ने फरमाया, क़यामत के दिन अल्लाह ताला मोमिन को अपने करीब करके अपना हाथ इसके शाने पर रख देगा और पोशीदा तौर पर फरमाएगा, क्या तू अपना फलां गुना याद करता है? मोमिन अर्ज करेगा, जी हाँ ऐ मेरे रब, यहाँ तक कि मोमिन के सब गुनाहों का इससे इकरार करा लेगा। और मोमिन ख्याल करेगा कि मैं तबाह हो गया, यानी सारे गुनाह खुल गए, अब तो कोई बचने की गुंजाइश ही नहीं रही और उसको अपनी हलाकत यकीनी नजर आएगी, मैं तो हलाक हो गया। इसके बाद अल्लाह ताला फरमाएगा, मैंने दुनिया में गुनाहों पर पर्दा डाले रखा, आज मैं तेरे वो गुनाह माफ करता हूँ, फिर नेकियों की तहरीर इसको दे दी जाएगी। रहे वो काफिर और मुनाफिक, तो इनको सब मखलूक के सामने पुकारा जाएगा और कहा जाएगा, हाउलाल्लज़ीना कज़बू अला रब्बिहिम, ये वो लोग हैं जिन्होंने अपने रब के ऊपर झूठ बोला, अला लानतुल्लाहि अलज़्ज़ालिमीन, और जान लो कि लानत है जालिमों पर अल्लाह की तरफ से। यहाँ कज़बू करज़, झूठ बोलना, जुल्म, दोनों से मुराद शिर्क है, कुफर है, ये काफिरों और मुनाफिकों का अज़ाब है। इसी तरह अशहाद की चौथी या अगली पांचवी जो भी तफसीर है, वो इंसान के जिस्म के अज़ा है, जिस्म के अज़ा बोलेंगे। सूरत यासीन में आता है, अल यौमा नख्तिमु अला अफवाहिहिम व तुकल्लिमुना अईदीहिम व तशहदु अरजुलुहुम, बस आज के दिन हम उनके मुंहों पर मोहरें लगा देंगे और उनके हाथ हमसे कलाम करेंगे और उनके पांव गवाही देंगे। इसी तरह एक जगह जिल्द स्किन की गवाहियों की बात आती है, कालुली जुलूदिहिम लिमा शहिद तुम अलैना, वो अपनी खालों यानी अपनी स्किन से कहेंगे, आज तुमने हमारे खिलाफ गवाही क्यों दी? इसी तरह एक जगह आता है, यौम तशहदु अलैहिम अलसिनतुहुम व अईदीहिम व अरजुलुहुम, बस उस दिन उन पर उनकी गवाहियां देंगी उनकी जुबानें, उनके हाथ और उनके पांव। इसी तरह एक और गवाह भी है, और वो कौन? इंसान का नफ्स। सही मुस्लिम में हज़रत अनस की एक रिवायत है, अल्लाह ताला ने फरमाया, सूरत बनी इसराइल के इब्तदाई रुकू की आयतें, कफा बि नफ्सी कल यौम अलैका हसीबा, इससे पीछे वाली आयत अगर आप साथ लें तो फिर ज़्यादा वाज़े होगी, कुल इंसान अलज़मनाहु तायरहू फ़ी उनुक़िह व नुख़रिजु लहू यौम अल्क़ियामा किताब यलकाहु मंशूरा, हर इंसान का नाम अमाल उसकी गर्दन में लगा रखा है, क़यामत के दिन उसको एक ऐसी किताब की सूरत में लाएंगे जो खुली होगी और कहा जाएगा, इकरा किताबक, पढ़ो अपनी किताब, कफा भी नफसी कल यौम अलैका हसीबा, आज के दिन तुम अपने हिसाब लेने के लिए खुद ही काफ़ी हो। तो ये भी गवाहियाँ होंगी, इंसान के नाम अमाल की गवाहियाँ। अल्लाह अकबर। और आज ज़मीन पे भी तुम गवाही जब्त कर रहे हैं ना, इसी तरह अगली गवाही होगी ज़मीन के टुकड़ों की, इज़ा ज़ुलज़िलतिल अर्दु ज़िलज़ालहा वअख़रजतिल अर्दु अस्क़ालहा वकालल इंसानु मा लहा, और जिस दिन ज़मीन हिलाई जाएगी और वो अपने बोझ उठाएगी और उसने ज़मीन उनकी खबरें देगी, अल्लाह के नबी ने फरमाया, ज़मीन शहादत देगी, गवाही देगी कि किस बंदे और किस बंदी ने मेरी पुश्त पर क्या किया। इसी का जिक्र सूरत यासीन की आयत नंबर 12 में भी आता है, إِنَّا نَحْنُ نُحْيِي الْمَوْتَى وَنَكْتُبُ مَا قَدَّمُوا وَآثَارَهُمْ وَكُلَّ شَيْءٍ أَحْصَيْنَاهُ فِي إِمَامٍ مُبِينٍ. یہ جو ماں قدم اور آثارہم ہے نا، یہ بھی انسان کے اثرات ہیں، یہ بھی گواہی ہیں. اسی طرح کچھ اور چیزیں بھی کچھ چیزوں کی گواہیاں دیں گی. کیسے؟ صحیح بخاری میں ابو سعید الخدری کی روایت ہے کہ مؤذن کی آواز جتنی مسافت پر پہنچے گی اور جہاں تک جن و انس اس کو سنیں گے، قیامت کے دن اس کی گواہی دیں گے. آج ہی ہم نے صبح صراط مستقیم کورس میں یہ حدیث پڑھی ہے، اذان کا اور قبلے کے مسائل تھے، کہ اتنی اہمیت ہے، اتنا فضیلت ہے اذان دینے کی، کہ جہاں تک وہ اذان کی آواز آتی ہے وہ ٹکڑے گواہی دیں گے، اور اس اذان کو سن کے جتنوں نے نماز پڑھی سب کی نماز کا اجر مؤذن کو ہوگا. آج کتنا شوق ہے ہمیں اذان دینے کا، بچوں کو سکھانے کا. ابن خزیمہ کی روایت ہے کہ فرمائے، مؤذن کی آواز جو پتھر، ڈھیلا، جن اور انس سنے گا، مؤذن کے لیے شہادت دے گا. ابو داؤد اور ابن خزیمہ نے حضرت ابو ہریرہ کی ایک صحیح روایت نقل کی کہ مؤذن کی آواز جہاں تک پہنچے گی اسی کے مطابق اس کی مغفرت کی جائے گی، اور ہر تر اور خشک اس کی شہادت دے گا. یعنی انسان کسی ویرانے میں بھی جا کے نماز پڑھتا ہے نا، تو وہاں بھی اذان دے اور پڑھے. ہم نے روایت پڑھی کہ اللہ کو اس بندے کے حال پہ ہنسی آتی ہے یا محبت آتی ہے، کہ جو کسی پہاڑی پہ بکریاں چرا رہا تھا، اتنے میں نماز کا وقت ہوا اور اس نے وہاں کھڑے ہو کے اذان دی اور نماز ادا کی. حیرت تو ہوگی نا کہ کام کو چھوڑ کے کتنے ہی لوگ ہیں جو نماز پڑھتے ہیں اور بکریاں بھاگ جائیں، کچھ بھی ہو، اور اذان دے کے پڑھی، شیطان تو وہاں سے بھاگ گیا. اور ہر تر اور خشک اس کی گواہی دے گا جہاں تک اس کی آواز جائے گی. اسی طرح ایک اور چیز جو کل قیامت کے دن گواہیاں دے گی، وہ ہمارے سجدوں کے نشان ہیں. اس کی دلیل ابن المبارک نے حضرت عمر کا قول نقل کیا، جو شخص جس مقام کے قریب سجدہ کرے گا، وہاں درخت ہو یا پتھر، قیامت کے دن وہ شہادت دے گا. جی، پتھر بھی گواہیاں دیں گے. ایک اور بڑی خوبصورت روایت ہے، اور دل چاہ رہا ہے یہ ساری روایتیں جمع کر کے آپ اس کو پائل اپ کرائیں. کیا کیا گواہیاں ہمارے سامنے سر پہ مسلط ہونے والی ہیں. آج دنیا میں پتہ چل دے نا کوئی میرے خلاف گواہی دینے والا، تو انسان کی جان نکل جاتی ہے. کیا ہوگا پھر اس گواہی کے بعد، معاملہ کیا ہوگا، کیا فیصلے ہوں گے. لیکن ہم اس دن کو بھول کے جیتے ہیں کہ جس کی گواہیاں ثابت ہو کے رہیں گی، اور انہی گواہیوں کو جھٹلا کے آج خوش ہیں. یہی تو احساس تھے جو اللہ کے نبیوں کو سونے نہیں دیتے تھے. یہی وہ چیزیں ہیں جو انسان کو پھر دنیا میں اپنی زندگی بسر کرنے کی بجائے خیر اور نفع والی زندگی بسر کرنے کے قابل کرتے ہیں. روایت بڑی خوبصورت ہے، ابو نعیم معقل بن یسار سے روایت کرتے ہیں، اللہ کے نبی نے فرمایا، جو دن ابن آدم پر آتا ہے، سوچے ذرا آپ بھی، ہم پہ بھی تو آیا ہوا ہے نا آج کا دن، اور جانے والا ہے، کہیں شروع ہوا ہے کہیں چلا گیا، آخر آتا ہے. جو دن ابن آدم پر آتا ہے اس میں آواز دی جاتی ہے، یعنی وہ دن خود آواز دیتا ہے، اے آدم زادے میں نیا ہوں، تو جو کچھ کرے گا کل میں تیرے لیے شہادت دوں گا، اس لیے میرے اندر تو نیکی کرنا تاکہ کل کو میں تیرے لیے اچھی شہادت دوں. میں اگر گزر گیا تو پھر تو مجھے کبھی نہیں دیکھے گا. اور رات بھی اسی طرح کہتی ہے، سنیے کبھی آپ نے یہ پکار، کسی کو ملی کبھی یہ آواز؟ ہم کتنے مصروف لوگ ہیں، ہم کہاں کھوئے ہوئے ہیں، ہمارا کیا بنے گا، ہم کہاں جا رہے ہیں، ہم کس راستے کے راہی ہیں، اتنے ہمارے خلاف पॉइंट्स जमा हो रहे हैं, नोट किए जा रहे हैं हमारे एक एक एक्शन, और हमें नींद आ रही है। हम खेलना चाहते हैं, सोना चाहते हैं, हम गफलत की ज़िंदगी बसर करना चाहते हैं। हर दिन हमारे खिलाफ़ एक गवाह बन के खड़ा होगा, और हर रात भी। इसी तरह सही मुस्लिम की एक रिवायत अबू सईद खुदरी से है, अल्लाह के नबी ने फरमाया, ये माल बड़ा सरसब्ज और शीरी है, और मुसलमान का अच्छा साथी है, और जो माल कैदी और यतीम और ज़रूरतमंद को दिया जाएगा, खुद वो माल इसकी गवाही देगा। और जो शख्स बग़ैर हक के माल लेता है, वो इस शख्स की तरह है जो खाता तो हो और सैर ना होता हो। क़यामत के दिन ये माल इस शख्स के ख़िलाफ़ शहादत देगा। अबू नईम कहते हैं, तो उसकी रिवायत है, क़यामत के दिन माल और साहिबे माल दोनों को लाया जाएगा, और दोनों बाहम झगड़ेंगे। आज दुनिया में कोई एक शख्स बुरा काम करता देख लेना, तो हमारी झाग बैठ जाती है। हम कहते हैं, हाय अब ये किसी और को ना बताए। हार्डली ब्रीथिंग, ये गवाहियों के साथ सोने नहीं देता, गवाहियां देने के काबिल करता है। मैं कहती हूँ, हमें एक वो निगाह मिल जाए ना, हम इन बेजान चीज़ों की आंखों को भी महसूस करने लगे। जब आप तरसती हुई इंसानियत को देखते हैं ना, तो आपको चैन तो नहीं आता। ये तो वही लोग अच्छे हैं, खुश वही हैं जिनको शऊर नहीं है, मज़े की ज़िंदगी है, ऐश मस्ती इस मस्ती। मैं सोचती हूँ, जब इंसान के दिल को दर्द लगता है ना, आपके सर में दर्द हो, कान में दर्द हो, दांत में, आप कितनी आला से आला पार्टी में जाएं, शादी में, जब कुछ चैन आता है, यस या नो में बताएं, जान पे लगी हो ना, तो दुनिया की आला से आला जगह में जाके चैन आता है? नहीं आता। बस यही है वो दर्द जो इंसान अपने दिल को लगा लेना, अगर आखरत का दर्द, लोगों की इसलाह की फिक्र, फिर रातों को भी चैन नहीं आता। फिर आप शादी हॉल में जाएं, आप बेचैन आते हैं, आप मस्जिद से जाएं, बेचैन आते हैं, आप पार्टियों से आए तो आप बेचैन होके आते हैं, आप कुछ एक पल करार नहीं आता। सिर्फ वही लम्हे आपके आफियत के होते हैं जो आप अपने रब के साथ बातें करते हुए या उसकी बातें सुनते सुनाते गुजार लें। बेचैनी आग लगती हुई महसूस होती है इंसान को, कि अल्लाह हम कहाँ जा रहे हैं, हमारा क्या बनेगा। अल्लाह के नबी मक्का से मदीना हिजरत करके जाते हैं, और हिजरत हमने भी की थी। हम कहाँ खड़े हैं आज, 60 साल हो गए, और आपने चंद साल, सिर्फ 4-5 सालों में मदीना को फलाही रियासत बना दिया। एक एक बात सोने के पानी से लिखने के काबिल है। उम्मतों के मुस्तकबिल का सामान मौजूद है आज सीरत की किताबों में, और हम इसको पढ़ते हैं, ये सन में ये हुआ, इसमें ये हुआ, उस शख्स का ये नाम था, इस मौके पे ये हुआ। मैं कहती हूँ, सिर्फ सीरत पढ़ लें आप, आपको ज़िंदगी गुजारने का तरीका पता चल जाता है। कितनी खुदा फरामोशी की ज़िंदगियाँ आज हम बसर कर रहे हैं, एक दफ़ा अगर हम इस पे गौर कर लें, खुद से नफ़रत आने लगे। वो लाइफस्टाइल जो अपना के आज हम दुनिया को अपना बेहतरीन माल, स्किल्स, जवानियाँ, सोचें, अपनी औलादें, क्या कुछ दे आते हैं, एक दफ़ा पता चल जाए ना कि अल्लाह की ज़ात ने हमारे उस कल में क्या रखा हुआ था, तो बहुत ज़्यादा हमें फिक्र लग जाए इस बात की। मैं कहती हूँ, इसी पे रोज़ 2 नफिल पढ़ते जाए ना, कि अल्लाह मुझे आफियत से बस इस किताब से जोड़े ही रखना सारी ज़िंदगी। कोई पता नहीं किस लम्हे शैतान मुझे ट्रैक से उतारते हैं। ये सारे आज नहीं है ना, अचानक चले गए। मेरी एक बहुत अच्छी दोस्त थी, मैंने आपको पीछे भी जिक्र किया था लास्ट मंथ। दोस्त कहले उम्र में मुझसे बड़ी थी काफ़ी, लेकिन दीनी सफ़र में साथ थी मेरे। और उनकी मैंने सडन डेथ की जिस दिन से ख़बर सुनी है, फिर अब इत्तेफाक से जब मैं यहाँ हूँ नॉर्वे में, तो मुझे काफ़ी ज़ाहिर है कि दिन तो पूरा ऐसे ही गुजर जाता है, बीच में जो थोड़ा सा खाली वक्त मिलता है तो इंसान तन्हा होता है तो बहुत कुछ सोचता है। तो मुझे हर लम्हे उनकी आंखें नज़र आती है ना कि मुझे घूर रही हैं वो, और मुझे कहती थी इफ़त मेरे लिए दुआ करना। बड़ी बोल्ड थी, बड़े साफ दिल की थी। आप दुआ करें अल्लाह उनके लिए वहाँ रहमतें कर दे, उनकी कोई अगर खताएं थी, कुछ सुस्तियां थी तो अल्लाह दूर कर दे, तो कहती थी। मैं उनके साथ बड़ी ज़ाहिर दोस्ती भी थी, बेतकल्फी भी थी, तो किसी ख़ास बात में उनको ज़रूर पूछती थी। तो मुझे अभी भी जब मैं गई तो मुझे थोड़े दिन पहले ही, अब मुझे तेरी बातें बड़ी याद आती हैं। यानी मैं सोचती हूँ कि वो इतनी जल्दी पिघल गई, इतनी खूबसूरत थी, ऐसे आज भी ऐसे लगती थी जैसे यानी कोई नई नवेली दुल्हन होती है, इस तरह सजी संवरी रहती थी। शक्ल भी अल्लाह ने अच्छी दी, अखलाक तो बहुत ही प्यारा दिया। और अचानक कब्र में चली गई ना, क्या मैं उनकी डेथ की भी नहीं बता, मैं उनके कई दिन बाद पता चला कि वो तो कफन दफन भी हो गया। तो ये असल है ना हमारी, और ये सारी गवाहियां हमारे खिलाफ या हमारे हक में जा रही हैं। कहती थी मैं एक दो को पढ़ाना शुरू किया है, चलो कोई तो मेरे लिए दुआ करेगा ना। अल्लाह अकबर। क़यामत के दिन माल और साहिबे माल दोनों को लाया जाएगा और दोनों बाहम झगड़ा करेंगे। क्या झगड़े होंगे माल के और इंसान के। इंसान तो कहेगा मेरी तो पूरी नहीं पड़ती थी, और माल कहेगा तूने मुझे लगाया कहाँ, तेरी प्रायोरिटीज़ क्या थी, क्या लगा रहा था। अब देखिए इस दुनिया को हम कितना देते हैं और आखिरत को क्या देते हैं। एक ईमेल मुझे किसी ने बड़ी अच्छी भेजी थी, बहुत ही प्यारी थी, यानी कुछ उसमें थॉट प्रोवोकिंग बातें थी, थोड़ा सा पढ़ के सुनाती हूँ आपको। असल में इस पूरे सबक में ना आप इंसानी नफसियात को पढ़ रहे हैं कि इंसान किस तरीके से अपने हाथों ही बेवकूफ़ बनता है। जी ये इसमें लिखा हुआ है, इसका उनवान क्या है कि अजीब बात। 100 रियाल हमें इतनी बड़ी रकम लगती है जब हम मस्जिद साथ लेकर जाते हैं सदका देने के लिए, मगर बड़ी मामूली रकम लगती है जब हम बाजार लेकर जाते हैं। फिर अजीब, किसी वजीर या बादशाह के दरबार में हाजिरी को खुश नसीबी और एजाज तसव्वुर करते हैं। इनके दरबार में हमारे अदब और एहतराम की कोई मिसाल नहीं मिलती, मगर हाजिरी ही भारी लगती है। और फिर अल्लाह के दरबार में जमाई लेना, अल्लाह के सामने सुस्ती और काहली की कोई मिसाल नहीं मिलती। अजीब, 2 घंटे हमें बड़े तवील लगते हैं मस्जिद में, मगर यही 2 घंटे बहुत छोटे लगते हैं सिनेमा में। अजीब, 1 घंटा हमें बहुत तवील लगता है अल्लाह की इबादत में, मगर यही 1 घंटा बहुत मामूली लगता है इंटरनेट पर या टीवी के आगे। हमें कुरान के 2 सफ़े पढ़ना बेहद मुश्किल लगता है, मगर इसके बरक्स नॉवेल्स की किताबें पढ़ना बेहद आसान। हम मीडिया अखबारात की खबरों पर तस्दीक करने में देर नहीं करते, मगर कुरान जो कहता है इस पर शक व शुभात में पड़े हैं। अजीब, कैसे यकदम हम मग़रिब के तहजीब में रंग जाते हैं और इनके तरीके अपना लेते हैं, मगर अपने रसूलुल्लाह के तरीके यानी सुन्नत को अपनाना गवारा नहीं करते। हमें दुआ के वक्त हर बात याद नहीं आती, मगर दोस्तों के साथ गप्पे मारते हुए दुनिया जहां की बातें याद आती हैं। हर पार्टी पे मजमे में लोगों की कसरत आगे नजर आती है, मगर मस्जिद में पहली सफ की रग़बत नज़र नहीं आती, लोगों की कसरत आखिरी सफ में नज़र आती है। हमें कुरान की दुआएं याद करना बहुत मुश्किल लगता है, मगर गाने और तराने एकदम याद कर लेते हैं। آپ صلی اللہ علیہ وسلم نے فرمایا، جنت ناگوار چیزوں سے گھیری گئی ہے اور جہنم خوشگوار چیزوں سے گھیری گئی ہے۔ صحیح مسلم کی روایت ہے، یعنی جو انسانی نفس کو اچھی لگتی ہیں۔ آپ نے فرمایا، دنیا کی مٹھاس آخرت کی کڑواہٹ ہے اور دنیا کی کڑواہٹ آخرت کی مٹھاس ہے۔ احمد اور حاکم کی روایت ہے، یعنی جو دنیا کی نظر سے میٹھا لگتا ہے نا، وہ آخرت کی نظر سے کڑوا ہوگا۔ فاما من تغا، بس جس شخص نے سرکشی کی، یہ آخری آیتیں لکھی ہوئی ہیں سورت کی، کہ جو انسان خواہشوں کے پیچھے لگا، کیونکہ یہ خواہش انسان کو بھٹکا دیتی ہیں۔ آج عمل کا دن ہے حساب کا نہیں، کل حساب کا دن ہوگا عمل کا نہیں۔ اللہ تعالیٰ سے محبت کیسی محبت ہے، نہ آنکھوں سے جھلکتی ہے، نہ چہروں پہ دمکتی ہے، نہ لہجوں میں سلگتی ہے، نہ دلوں کو آزماتی ہے، نہ راتوں کو رلاتی ہے۔ بھلا یہ کیسی محبت ہے؟ دعوے تو بہت ہیں نا ہمارے بھی، اصل کتنے پانی میں ہے یہ اس کو ہی پتہ ہے جس نے ہمارے عملوں پہ پردے ڈالے ہوئے ہیں۔ الذین یصدون عن سبیل اللہ، وہ لوگ جو اللہ کے راستے سے روکتے ہیں، وہ یبغونہا عوجا، اور اس میں کجی تلاش کرتے ہیں، ٹیڑھ پن، اللہ کے دین کو حق سے پھرا ہوا دین قرار دیتے ہیں، یعنی مومنوں کو اللہ کے دین سے روکتے ہیں۔ وَهُمْ بِالْآخِرَةِ هُمْ كَافِرُونَ، اور وہ آخرت کے ساتھ کفر کرنے والے انکاری۔ یہ جملہ حالیہ ہے، یعنی ان کا حال کیا ہے؟ کہ آخرت کا انکار کرتے ہیں۔ اولئک لم یکونوا معجزین فی الارض، یہ تمام دنیا میں کسی کو عاجز نہیں کر سکتے نہ اللہ کو۔ معجزین، آگے نکل جانے والے، حضرت ابن عباس کہتے ہیں، قتادہ کہتے ہیں بھاگ جانے والے، اور مقاتل کہتے ہیں چھوٹ جانے والے۔ مطلب سب کا ایک ہی ہے، کہ یہ لوگ اللہ کو دنیا میں سزا دینے سے روک نہیں سکتے۔ وَمَا كَانَ لَهُم مِّن دُونِ اللَّهِ مِن أَوْلِيَا، دنیا میں اللہ کے عذاب سے بچانے والے ان کو کوئی حمایتی نہیں ہوگا، یعنی جب اللہ پکڑے گا کوئی روک نہیں سکے گا۔ يُضَاعَفُ لَهُمُ الْعَذَابُ، ایسے لوگوں کو اوروں سے دگنی سزا ہوگی، کیونکہ دوسروں کو بھی بہکاتے تھے نا، اور ان کے ماننے والے ان کی پیروی کرتے تھے۔ مَا كَانُوا يَسْتَطِيعُونَ السَّمْعَ وَمَا كَانُوا يُبْصِرُونَ، یہ لوگ حق کو سننے والے نہ بن سکے اور دیکھنے والے نہ بن سکے، نہ حق کا راستہ دکھتا ہے، نہ حق کی بات سننے کو دل چاہتا ہے۔ اولئک الذین خسروا انفسہم، یہی ہیں وہ لوگ جنہوں نے اپنا نقصان خود کیا، کہ اللہ کی عبادت کو چھوڑ کر پتھروں کی پوجا کو اختیار کیا، جنت دے کے جہنم کے سودے کیے۔ ودل عنہم ما کانوا یفترون، اور کھو گئے ان کے بت، ان کے خود تراشے ہوئے معبود ان سے، اور کچھ بھی ان کو وہ بچا نہ سکے جو یہ گھڑتے تھے۔ لا جرم انہم فی الآخرت ہم الاخسرون، کوئی شک ہی نہیں کہ یہ لوگ آخرت میں خساروں میں ہوں گے، بینک کرپٹ ہیں، کوئی شک ہی نہیں کہ وہ وہاں نقصان میں ہوں گے۔ یعنی دنیا میں تو شک کرتا ہے کوئی، وہاں نہیں کر سکے گا۔ لا جرم، لازم کے معنوں میں، واجب، وجبہ، نہیں اس سے زیادہ اور کیا ہوگا، یعنی آخرت میں یہ سب سے زیادہ نا امید ہوں گے۔ عورتوں میں ہم کہتے ہیں نا لا محالہ، وہی معنی ہے کہ لا محالہ، اس کے علاوہ کوئی اور حال ہی نہیں کہ یہ ایسے ہی ہوں گے۔ الاخسرون اسم تفضیل کا صیغہ ہے، سب سے زیادہ نامراد، خسارہ پائے ہوئے کفر اور گناہوں کی وجہ سے، اور اسی طرح اپنے ساتھ دوسروں کو ایمان سے روکنے کی وجہ سے۔ اس کے برعکس ان الذین آمنوا وعملوا الصالحات، وہ لوگ جو ایمان لائے اور عمل صالح کیے، واخبتوا الی ربہم، اور وہ اپنے رب کے آگے جھک گئے، اولئک اصحاب الجنت ہم فیہا خالدون، یہی لوگ ہیں جو جنت میں رہنے والے ہوں گے اور وہ جنت میں ہمیشہ رہیں گے. اخبتو کا لفظ بڑا خوبصورت ہے، شعلوں کے بجھنے کو کہتے ہیں، جو چنگاریاں ہوتی ہیں نا جب بجھتی ہیں ٹھنڈے پڑتے ہیں نا، جیسے آگ کے جو انگارے ہیں وہ ٹھنڈے، اس کو اخبات کہتے ہیں. یعنی یہ بچھے ہوئے لوگ ہیں، بجھے ہوئے لوگ ہیں. ابن عباس کہتے ہیں احبتو خافو کے معنوں میں، ڈرے ہوئے لوگ، اللہ کے خوف سے ڈرنے والے. قتادہ کہتے ہیں اخبتو سے مراد رجوع کیا، اللہ کی طرف لوٹے. اور امام مجاہد کہتے ہیں انہوں نے اطمینان حاصل کیا، یعنی ایمان کے بعد مرتبہ ایمان پر فائز ہو گئے. اسی طرح عربی ڈکشنری قاموس میں اخبتہ کا معنی ہوتا ہے فروتنی کی، فروتنی ہوتی ہے عاجزی، ہمبلنس، خشوع کیا. خبیتن عربی میں کہتے ہیں حقیر چیز کو، یعنی ان کی ساری جھاگ بیٹھ گئی، انہوں نے اپنے رب کے لیے اپنا سب کچھ دے دیا، جو بڑے بنتے تھے وہ سب چھوڑ کے اپنے رب کے لیے چھوٹے بن گئے، جہاں موقع پڑا اسی طرح کا معاملہ کیا، اور یہ اللہ کے سامنے جھکنے والے بن گئے. دونوں کا حال بیان کر کے اللہ تعالیٰ ہم سے کہتے ہیں مثل الفریقین، دونوں فریقوں کی مثال، یعنی ایسی ہے. کون سے؟ جن کا ذکر اوپر ہو گیا، مومن اور کافر. کیا ہے؟ کل اعمی والاسمی والبصیر والسمی، جیسے ایک اندھا بہرا اور دوسرا دیکھنے اور سننے والا. کافر کون ہے؟ اعمی اور اسم. اور مومن کون ہے؟ بصیر اور سمی، سننے والا، دل کی روشنی، بصارت کے ساتھ دیکھنے والا، چلنے والا. حل یستوی یعنی مثلا، کیا یہ دونوں مثال کے اعتبار سے برابر ہیں، حالت کے اعتبار سے برابر ہیں؟ افلا تذکرون، کیا تم تذکر نہیں کرتے، نصیحت نہیں پاتے، تمہیں سمجھ نہیں آتی بات، برابر ہو سکتے ہیں؟ تو جب یہ دنیا میں برابر نہیں تو بتاؤ پھر کل اللہ کے ہاں اجر اور مرتبوں میں کیسے برابر ہوں گے؟ جب دنیا میں یہ تمہیں ایک مختلف مزاج کے لوگ لگتے ہیں تو تم یہ بتاؤ پھر کل یہ وہاں اس ایک جگہ پہ کیسے جمع ہوں گے؟ یہاں لفظ مثل آیا ہے، مثل مثال اور مثل کا معنی ہوتا ہے ہم شبیہ، ہم شکل، نظیر یعنی مثال، اور صفت، حالت، یہ ساری باتیں اس میں آتی ہیں. تو یہ تھا ہمارا رکوع نمبر 2. کتنی خوبصورت آیتیں اور کتنے خوبصورت پیغام ہیں اس میں ہمارے لیے، کہ ہم اگر دیکھیں تو اللہ تعالیٰ نے ہر ایک کے لیے راستہ کھولا ہوا ہے نیکیاں کرنے کا. کوئی جتنی کر لے گا اللہ تعالیٰ اس کو اتنا ہی دے گا. سورہ حشر کی آیت 20 میں بھی آتا ہے، لا یستوی اصحاب النار واصحاب الجنہ اصحاب الجنت ہم الفائزون، جنتی دوزخی برابر نہیں ہو سکتے، جنتی تو کامیاب ہونے والے ہیں. اسی طرح سورت فاطر کی آیت 19 اور 20 میں آتا ہے کہ اندھا اور دیکھنے والے برابر ہیں؟ نہیں برابر نا. اندھیرے اور روشنی، سایہ اور دھوپ برابر نہیں، زندے اور مردہ برابر نہیں. اور دنیا میں اندھے بہرے پھر رہے ہیں نا، کل وہاں کیا کہیں گے؟ سورت ملک کی آیت 10 میں آتا ہے، لو کنا نسمع ناقل ما کنا فی اصحاب السعیر، کاش وہ سنتے اور عقل رکھتے، کہیں گے کہ کاش ہم سنتے اور عقل رکھتے اور جہنمیوں میں نہ ہوتے، وہاں جا کے اقرار کریں گے. سورت احقاف آیت 26 میں آتا ہے، 26 میں، فما اغنا عنہم سمعہم ولا ابصارہم ولا افئدتہم من شیء، نہ ان کے کانوں نے انہیں کوئی فائدہ پہنچایا، نہ ان کی آنکھوں اور دلوں نے، انہیں کہیں سے فائدہ نہ اٹھا، سب دنیا میں غرق کر کے چلے گئے. اللہ تعالیٰ ہمیں اس برے انجام سے بچائے اور اخبات کے ساتھ جینے والا بنا دے، عاجز بنا دے، خبیت القلب بنا دے. شکستہ دل کو عربی میں خبیت القلب کہتے ہیں، اور یہی ہے ایمان کا خلاصہ. ایمان کوئی وراثت کی چیز نہیں، لفظوں کے مجموعے کا نام نہیں، زبان سے کچھ لفظوں کی ادائیگی کا نام نہیں. ایمان تو ایک پا لینے کی کیفیت ہے. جب انسان اپنی سمع اور بصر کو استعمال کر کے شعور کے ساتھ رب کو پاتا ہے، پھر اس کو پتہ چلتا ہے کہ میری حیثیت کیا ہے. پھر جو کیفیت انسان پر طاری ہوتی ہے اس کو اخبات کہتے ہیں، عجز. اللہ کے مقابلے میں اپنی حیثیت کا واقعی یقین آ جانا، یہی اصل میں اخبات ہے. اور دیکھا جائے نا تو ایمان اور اخبات اور عمل صالح تینوں ایک ہی حقیقت کے مختلف پہلو ہیں. ایمان اللہ کے وجود اور اس کی صفات کی شعوری دریافت ہے، رب کو پانے کا نام ایمان ہے. اور اخبات اس قلبی حالت کا نام ہے جو اللہ کی دریافت کے نتیجے میں لازم انسان کے اندر پیدا ہوتی ہے، اور عمل صالح اسی شعور اور اسی کیفیت سے پیدا ہونے کے نتیجے میں انسان کے اندر پیدا ہوتا ہے. یعنی خارجی صورت ہے، باہر سے دکھتا ہے عمل صالح. جو بندہ اللہ کے بارے میں سوچتا ہے نا تو اس کا دل بھر جاتا ہے، پھر اس وقت واقعی وہ ویسا انسان بنتا ہے جیسا رب اس کو بنانا چاہتا ہے. افلا تذکرون، اللہ تعالیٰ ہمیں مخبت بنا لے. الحمدللہ سبق پورا ہوا.